मायाकै रोगले ग्रस्त छु, प्यार चाहिँदैन भो मलाई। मायाकै रोगले ग्रस्त छु, प्यार चाहिँदैन भो मलाई। म आफै घाइते छु, यहाँ तरबार चाहिँदैन भो मलाई। जन्मेदेखि आजसम्म एक्लै त म बाँचेको छु, जन्मेदेखि आजसम्म एक्लै त म बाँचेको छु। अब जिउन तिम्रो आधार चाहिँदैन भो मलाई। म आफै घाइते छु, यहाँ तरबार चाहिँदैन भो मलाई। मेरो सपनाको महल सिसा झैँ फुटेको छ यो, मेरो सपनाको महल सिसा झैँ फुटेको छ यो। जिन्दगी सजाउन हार चाहिँदैन भो मलाई। अब जिउन तिम्रो आधार चाहिँदैन भो मलाई। प्रेमकै कारणले भूत बङ्गला भो जिन्दगी, प्रेमकै कारणले भूत बङ्गला भो जिन्दगी। यस्तो झुटो मायाको संसार चाहिँदैन भो मलाई। मायाकै रोगले ग्रस्त छु, प्यार चाहिँदैन भो मलाई। म आफै घाइते छु, यहाँ तरबार चाहिँदैन भो मलाई। विष्णु बहादुर थापा, गाउँ भैँसीमेला, अर्घाखाँची, नेपाल, हाल इन्डिया न्यू दिल्लीबाट पठाएको यो गजल सँगसँगै नमस्कार अनि हार्दिक स्वागत छ रेडियो सुन्दै रहनुभएको तपाईँ सम्पूर्ण श्रोताबिन्दमा। तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो देउराली 101 MHz अनि यो हो कार्यक्रम साहित्यिक टोकरी। कार्यक्रम साहित्यिक टोकरी प्रत्येक साताको शुक्रबार ठिक यसै समयमा आउने गर्दछ र यस कार्यक्रममा रहेर हामी साहित्य मनहरू र साहित्यिक शब्दहरू र साहित्यिक रचनाहरू उठान गर्ने गर्दछौँ साहित्यिक सर्जकहरूका। र आज पनि तपाईँका केही साहित्यिक रचनाहरू, सामाजिक सञ्जालमा उपलब्ध भएका केही साहित्यिक रचना, पत्र मार्फत उपलब्ध भएका केही साहित्यिक रचना र तपाईँको प्रत्यक्ष मुखारबिन्दुबाट उजागरण हुने तरिकाले मुखारबिन्दुबाट प्रस्तुत हुनेछन् आजको साहित्यिक टोकरीमा शब्दहरू, साहित्यहरू गुन्जिनेछन् तपाईँका। र प्रत्येक साहित्यमय हुनेछ समाज, जसको लागि तपाईँले अबको करिब करिब 10 बजेसम्म रेडियो सुनेर साथ दिनुहुनेछ। र यसै बेला हाम्रो प्राविधिक कक्षबाट आत्मीय मित्र, प्राविधिक मित्र लक्ष्मण घिमिरेले मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन सहयोग गर्दै हुनुहुन्छ र यो बन्द कोठामा गुनगुनाइरहेको छ, बोलिरहेको छ, साहित्यिक शब्दहरू उठान गर्ने क्रममा अघि बढिरहेको छ कार्यक्रम प्रस्तोता दीपकराज बन्जाडे। तपाईँका साहित्यिक रचनाहरू थुप्रै थुप्रै छन्, यहाँ साहित्यिक टोकरीमा हाजिर भइसकेका छन्। पल्टाउनेछु विभिन्न तरिकाले पानाहरू र तपाईँका फोन सम्पर्क पनि लिनेछु कार्यक्रम अवधिभर। त्योभन्दा पहिला कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु प्राविधिक मित्रको रोजाइमा रहेको यो साङ्गीतिक आवाजबाट। मत साध भारी तिनाई माया गर्ने मन छे, मत तिम्रो साथ बिना जिउँदै मर्ने मन छे। छुट्टिएर तिमी सँग बाँच्न सक्ने हो को तयार छाया माया बिना बासना एउटा मन्दिर अर्को सँग मत सधैँ भरि तिम्रो भलो जाने मन छे। तिम्रो खुसी जाता चल्छ उतै जाने मान्छे। कति कुरा भन्नु छ, एक पल पनि न छुटिने तिम्रो जोडी बन्नु छ। वर्षौदेखि गुम्सिएका कति कुरा भन्नु छ, एक पल पनि न छुटिने तिम्रो जोडी बन्नु छ। म त सधैँभर तिम्रो जीवन सहने मान्दैभर तिम्रो धड्कन सुन्ने मान्छे। छुट्टिएर तिमी सँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भिख माग्नु पर्थ्यो। म त माया र प्रेम मिसिएको प्राविधिक मित्रको रोजाइमा रहेको यो साङ्गीतिक आवाजपछि पुनः स्वागत छ कार्यक्रम साहित्यिक टोकरीमा। तपाईँ भर्खर मात्र रेडियो सुन्दै हुनुहुन्छ भने यो हो सामुदायिक रेडियो रेडियो देउराली 101 MHz अनि कार्यक्रम साहित्यिक टोकरी। कार्यक्रम साहित्यिक टोकरीमा तपाईँहरूका साहित्यिक रचना र तपाईँहरूको फोन सम्पर्क 077-424-381 बाटो भएर आउने साहित्यिक सर्जकहरूलाई स्थान दिनेछौँ। तपाईँसँग पनि छन् ती साहित्यिक रचनाहरू र प्रस्तुत हुनको लागि स्थान पाउनको लागि झुरमुराइरहेका छन् ती शब्दहरू भने तपाईँ डायल गर्न सक्नुहुन्छ 077-424-381 र 077-424-381 आइसकेपछि तपाईँका साहित्यिक रचनाहरूलाई स्थान दिनुपर्ने हुन्छ। भनिन्छ साहित्य एक ऐना हो, दर्पण हो, जसले समाजको यथार्थ चित्रण गरेको हुन्छ हो भनिन्छ, जसले देखाउँछ प्रत्येक समाजको बाटो सही मार्गदर्शन गरे हुन्छ। तर अहिले भर्खर सुनिएको गीतमा पनि त माया प्रेम मिसिएको थियो, यसमा पनि केही दर्पण भएको हुनुपर्छ भनिन्छ र भनिन्छ माया संसार मायामै अडिएको छ। त्यसैले गर्दा त प्रत्येक गीत सङ्गीत गजल र निकै शब्दहरूमा माया भन्ने शब्द मिसिएको हुन्छ। अर्थात् यस्तो गलत अर्थ नलागोस् यहाँ, संसार मायामा अडिएको छ भन्न बित्तिकै यो माया भन् गुरुत्व आकर्षण बललाई, विज्ञानको गुरुत्व आकर्षण बललाई माया भनेर भनिएको होइन। यो त आफूप्रतिको पनि माया हो, समाजप्रतिको माया हो, राष्ट्रप्रतिको माया हो, सम्पूर्णप्रतिको माया हो। यही मायालाई नै संसार अडाउने एउटा माध्यम भनिएको छ। सङ्केत गर्दै हुनुहुन्छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ स्वागत गरिहालौँ। हेलो नमस्ते। हजुर कहाँबाट कसको आवाज? रूपन्देहीबाट आलोक थापा। के गर्नुहुन्छ रूपन्देहीमा? ए हाल सन्देहर्का हुनुहुन्छ? हजुर। अनि के गर्नुहुन्छ सन्देहर्कामा? घर रूपन्देही भन्नुभयो अथवा सन्देहर्क भन्नुभयो? ए जागिर भन्नुभयो। के गर्नुहुन्छ जागिर? जीवर्कमा हुनुहुन्छ, ड्युटी गर्नुहुन्छ, जनताको सेवाको लागि खटिरहनु भएको छ दिन रात। यही त भनौँ। हजुर भन्नुहोस्। हजुर खाएँ। अनि तपाईँ खानुभयो? हुन्छ। साहित्यिक टोकरीमा आउनुभएको छ, साहित्यिक रचना लिएर आउनुभएको छ, पोख्न चाहनुहुन्छ आफ्नो साहित्य रचनालाई हाम्रो साहित्यिक टोकरीमा, सुरु गर्नुहोस्। गुन्द्यौ चोली बिर्सिएर टिसर्ट प्यान्ट लाउने भइछौ, गुन्द्यौ चोली बिर्सिएर टिसर्ट प्यान्ट लाउने भइछौ, फिल्म घर रेस्टुरेन्ट बिस्कुटतिर धाउने भइछौ, नेपाली लोक संस्कृति भेषभूषा भुलिसक्यौ, नेपाली लोक संस्कृति भेषभूषा भुलिसक्यौ, हिजो आज रिमिक्स अनि अपगीत गाउने भइछौ, गुन्द्यौ चोली बिर्सिएर टिसर्ट प्यान्ट लाउने भइछौ, छोटा कपडा लगाइ हिँड्छौ सबको नजर तिमीतिरै, छोटा कपडा लगाइ हिँड्छौ सबको नजर तिमीतिरै, गाउँ समाजमा कुरा काट्छन् धेरै चर्चा पाउने भइछौ, फिल्म घर रेस्टुरेन्ट बिस्कुटतिर धाउने भइछौ, बियर बारमा काम गर्छौ कुन पेसा अङ्गाल्यो खै, बियर बारमा काम गर्छौ कुन पेसा अङ्गाल्यो खै, खरको छानो यति छिटै जस्ता लगाई छाउने भइछौ, गुन्यौ चोली बिर्सिएर टिसर्ट प्यान्ट लाउने भइछौ, कस्तो काम गर्यो तिमीले दुनियाँले घृणा गर्छन्, कस्तो काम गर्यो तिमीले दुनियाँले घृणा गर्छन्, शरीर बेची आज भोलि पैसासित रमाउने भइछौ, गुन्यौ चोली बिर्सिएर टी सर्ट प्यान्ट लाउने भइछौ, क्लिन घर रेस्टुरेन्ट विश्वतिर धाउने भएछौँ। थ्याङ्क यू। साहित्यिक रचना प्रस्तुत गर्नुभयो, अहिलेको सामाजिक विकृतिलाई विसङ्गतिलाई उठाउनु भयो, प्रस्तुत गर्नुभयो, पर्दा बनाउनु भयो, एउटा ऐना। मैले भन्दै भर्खर भन्दै थिएँ, साहित्य भनेको एउटा ऐना हो जसले समग्र समाजको परिकल्पनालाई यथार्थ चित्रण गरेको हुन्छ। यस्तै देखाइदिनु भयो, सर्लङ्ग पारिदिनु भयो, आगामी साहित्यिक टोकरीमा पनि तपाईँको उपस्थित जनाइदिनु होला। अहिलेलाई बिदा गर्छौँ, नमस्ते। आउनुभएको थियो सन्देह खर्कबाट, घर रूपन्देह भन्दै हुनुहुन्थ्यो आलोक थापा, आफ्नो साहित्यिक रचना सुनाएर बिदा भइसक्नु भएको छ। हो, तपाईँसँग पनि छन् भने साहित्यिक रचना आउन सक्नुहुन्छ 077-420-381 को बाटो भएर। प्राविधिक मित्रले भन्दै हुनुहुन्छ, कोही आउँदै हुनुहुन्छ भनेर भन्दै हुनुहुन्छ, उहाँले ढोका खुलाइ गरिदिनु भएको छ। को हुनुहुन्छ, कहाँबाट, स्वागत गरौँ। हेलो हेलो, नमस्ते। हजुर नमस्ते। नमस्कार। कहाँबाट, कसको आवाज? पाल्पाबाट सुधा बस्याल भन्नुभयो। के गर्नुहुन्छ पाल्पामा? मैले टिचिङ प्लस स्टडी। ओ, टिचिङ प्लस स्टडी। स्टडीलाई कहाँ पुर्याउनु भयो? मैले ब्याचलर थर्ड इयर। अनि साहित्यिक टोकरी सुन्दै हुनुहुन्छ यति बेला? एकदमै। कस्तो लाग्छ कार्यक्रम प्रति सल्लाह सुझाव? एकदम राम्रो छ, केही नै छैन त्यस्तो छैन। नफुर्काइदिनुहोस्, तपाईँको न्यानो मायाले हामीलाई फुर्काउँदा फुर्काउँदै अझ टाढा पुर्याइदेला। यथार्थ छ, कार्यक्रम प्रति भएका सल्लाह सुझाव दिनुभयो भने हामीलाई पनि त्यही मार्गदर्शन गरेर हामीलाई अघि बढ्न सजिलो हुन्छ। तपाईँको सल्लाह सुझावले हामीलाई अँध्यारोमा लाइट र अप्ठ्यारोमा लाठीको काम गर्छ, यो कुरा मनन गरिदिनु होला। हजुर। अनि साहित्यिक टोकरीमा साहित्यिक विधा के लिएर आउनुभएको छ आज? गजल लिएर आउनुभएको छ, सुरु गर्नुहोस् तपाईँको साहित्यिक रचना यहाँ। एकान्तमा तडपी रुँदा सम्झिनु, एकान्तमा तडपी रुँदा सम्झिनु, बिरानो देश एक्लै हुँदा सम्झिनु, एकान्तमा तडपी रुँदा सम्झिनु, भुल्न त सकिँदैन कसै गरे पनि, भुल्न त सकिँदैन कसै गरे पनि, याद आउँदा तस्विर छुँदा सम्झिनु, बिरानो देश एक्लै हुँदा सम्झिनु, बातै पिच्छी खाली अश्रु धारा किन, बातै पिच्छी खाली अश्रु धारा किन, चिनो त्यही रुमाल धुँदा सम्झिनु, याद आउँदा तस्विर छुँदा सम्झिनु, बाध्य ताले गयो टाढा बुझ्न सक्छु म, बाध्य ताले गयो टाढा बुझ्न सक्छु म, मार्मिक ती स्पर्शका बुदा सम्झिनु, चिनो त्यही रुमाल धुँदा सम्झिनु, याद आउँ एकान्तमा तड्पी रुँदा सम्झिनु, बिरानो देश एक्लै हुँदा सम्झिनु। हजुर, धन्यवाद। सम्झनाले बारम्बार सम्झिन्छ, सम्झनेले बारम्बार सम्झिन्छ, छिन छिन अपार सम्झिन्छ, सम्झनेले बारम्बार सम्झिन्छ, छिन छिन अपार सम्झिन्छ, रुमाल चिनो दिनुभएको रहेछ, रुमाल चिनो दिनुभएको रहेछ, तपाईँको त्यो उपहार सम्झिन्छ, सम्झनेले बारम्बार सम्झिन्छ। हस्त, बिदा गर्छौँ, नमस्ते। हाँसु छरपु, बात गर्दा तिमीसँगै हाँसु छरपु, अझै एउटा कहानीको नासु छरपु, छुटी पनि कसले नाता आउनुभएको थियो, यशोदा बस्याल भन्नुहुन्थ्यो पाल्पाबाट, आफ्नो साहित्यिक रचना पस्किएर बिदा भइसक्नु भएको छ। र यति नै बेला फेरि अर्को कोही मित्र आएको सङ्केत गर्दै हुनुहुन्छ, प्राविधिक मित्र। हो, तपाईँसँग पनि भएका साहित्यिक रचनाहरूलाई यहाँ हाजिर गराउन सक्नुहुन्छ, छर्न सक्नुहुन्छ साहित्यिक टोकरीको बसाइमा, प्रस्तुत गर्न सक्नुहुन्छ, तपाईँका ती साहित्यिक रचनाहरूले स्थान पाउनेछन् अहिलेको यो सन्ध्याकालीन अथवा रात्रिकालीन भनौँ यहाँ बसाइमा, अथवा प्रत्येक समाज गुन्जित हुनेछन् तपाईँका साहित्यिक रचनाहरूबाट, र समाजहरूमा साहित्य बाणीहरू छाउनेछ, एक प्रकारको साहित्यिक न्यानो छाउनेछ, अहिलेको चिसो चिसो मौसममा तपाईँको तातो तातो साहित्यहरूले, न्यानो न्यानो साहित्यहरूले एक प्रकारको न्यानो आवाज गराइदिनेछ। कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा, कहाँबाट हुनुहुन्छ? हेलो, नमस्ते। नमस्कार। कहाँबाट, कसको आवाज? गुल्मी दिगाम लाग्यो अलि हो गुल्मी दिगामदेखि हजुर नाम भन्नुहोस् फेरि के गेवाली कला गेवाली कला हजुर साँच्चै कला नै हो कलाको उपसर्गमा केही प्रयोग गर्नुभएको छैन जस्तै हरिकला चन्द्रकला फुलकला यस्तै समथिङ समथिङ गर्नुभएको छैन कला हो भनेपछि कलाले भरिपूर्ण हुनुहुन्छ साहित्यले भरिपूर्ण हुनुहुन्छ नाममै साहित्य छ त हजुर हजुर अनि रेडियो सुन्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ कस्तो लाग्छ राम्रो लाग्छ अनि गुल्मीमा रहेर के गर्नुहुन्छ तपाईँ कहाँ पुर्याउनु भयो अध्ययनलाई नाइन क्लास अध्ययन राम्रो गर्नुहोला अबको एक वर्षपछि फलामे ढोका भन्छन् सायद एसएलसी भन्छन् त्यसलाई फलामे ढोकाको रूपमा नलिनुहोला त्यसलाई खुला ढोकाको रूपमा लिनुहोला किनभने हामी जति कुनै पनि काम जति गाह्रो रूपमा लिन्छौँ त्यति हामीलाई गाह्रो महसुस भइदिन्छ जुनसुकै कामलाई पनि हामीले सरल किसिमले ल्यायौँ र सरल किसिमले त्यसको समाधान गर्ने बानी बसाल्यौँ भने जस्तो सुकै अप्ठ्यारो समस्याको काम पनि सरल किसिमले समाधान हुन्छ यही कुरा मनन गरिदिनु होला हुन्छ अनि साहित्यिक टोकरीमा आउनुभएको छ के ल्याउनु भएको छ साहित्यिक खुराक गजल छ पस्कन सक्नुहुन्छ यहाँ पीडाको यो संसारमा सुख सधैँ सर्दो रहेछ जति दुःख भए पनि आखिर जिउनु पर्दो रहेछ जीवनका पलहरूमा आँसु पी बाँचे पनि मेरो सारा सपनाहरू दैवले नै हट्दो रहेछ मेरो सारा सपनाहरू दैवले नै हट्दो रहेछ सुनौलो यो संसारमा सुख खोज्दै भौतारिँदा जति पीडा सहे पनि आखिर सुख सर्दो रहेछ दुःखलाई पन्छा हेर हाँसी खुसी बाँच्न खोज्दा जीवनमा पहिरो जाँदा आखिर मन मर्दो रहेछ जीवनमा पहिरो जाँदा आखिर मन मर्दो रहेछ यति नै राम्रो गजल प्रस्तुत गरिदिनु भयो यहाँ आगामी श्रृङ्खलाहरूमा पनि आउँदै गर्नुहोला यही भन्दै बिदा गर्छौँ नमस्ते आउनुभएको थियो कला गेवाले गुल्मी दिगामबाट भन्दै हुनुहुन्थ्यो आफ्नो साहित्यिक रचना प्रस्तुत गरेर विदा भइसक्नु भएको छ यहाँ यति नै बेला म एउटा साङ्गीतिक कसैले प्रस्तुत गर्न चाहन्छु यहाँ उठाउन चाहन्छु कति दिन अरु छ बिताउनु कति दिन बिते यही यादमा कति दिन अरु छ बिताउनु कि त आउनु तिमी नै स्वयं कि त आउनु तिमी नै स्वयं कि त याद यो न पठाउनु याद यो न पठाउनु कति दिन बिते यही यादमा कति दिन अरु छ बिताउनु पुछेर हँसाउँथ्यो कहीँ तन दुखे कहीँ मन दुखे तिमी आँसु पुछेर हँसाउँथ्यौ अबको छ र दुख देखाउनु कसलाई भने मुस्काउनु अबको छ र दुख देखाउनु कसलाई भनी मुस्काउनु कि त आ किताउनु तिमी नै स्वयं कित यादयो न पठाउनु कित यादयो न पठाउनु विगतका यादहरु आउँछन् घरिघरि विगतका यादहरु आउँछन् घरिघरि आँखैमा अनि आँखैमा छाउँछन् घरिघरि विगतका यादहरु आउँछन् घरिघरि अनि आँखैमा छाउँछन् घरिघरि लखेट्न खोजेर सम्भव हुँदैन लखेट्न खोजेर सम्भव हुँदैन नाच्छन् गाउँछन् सताउँछन् घरिघरि विगतका यादहरु आउँछन् घरिघरि प्रकाश भूषाल हंसकुल हंसपुर आठले मासे हाल सन्देहका मित्रको यसै मुक्तक सँगसँगै फेरि पनि स्वागत गर्न चाहे कार्यक्रममा कार्यक्रम साहित्यिक टोकरीमा छौँ हामी यति बेला तपाईँ भर्खर मात्र रेडियो सुन्दै हुनुहुन्छ भने यो हो सामुदायिक रेडियो रेडियो देउराली तपाईँसँग पनि छन् साहित्यिक रचना र प्रस्तुत गर्न चाहनुहुन्छ साहित्यिक टोकरीमा भने डायल गर्नुहोस् 077-420-381 बाटोको बाटो भएर आउनुहोस् तपाईँका साहित्यिक रचनाहरूलाई स्थान दिनेछौँ हामी कार्यक्रम अवधिभर यसै क्रममा म एउटा गजललाई स्थान दिन चाहन्छु यहाँ गजल कोर्नुभएको छ आफूलाई प्यासी भनेर जनाउनुहुन्छ र उहाँको गजल यस प्रकार रहेको छ सपनीमा आएर बवाल गर्छन् कोही सपनीमा आएर बवाल गर्छन् कोही दिलभित्र रहेर हडताल गर्छन् कोही सपनीमा आएर बवाल गर्छन् कोही दिलभित्र रहेर हडताल गर्छन् कोही भन न भन तिम्रो बर्बादीको कारण के हो भन न भन तिम्रो बर्बादीको कारण के हो आफै जवाफ भनेर सवाल गर्छन् कोही दिलभित्र रहेर हडताल गर्छन् कोही प्रतिफल बुझ्न नसकेर हो या अरू केही प्रतिफल बुझ्न नसकेर हो या अरू कोही आगो भई तिल्लीसँग ख्याल ख्याल गर्छन् कोही आफै जवाफ भनेर सवाल गर्छन् कोही जादु हो भनेर टिप्न पनि डर लाग्छ जादु हो यो भनेर टिप्न पनि डर लाग्छ आँखाबाट गुलाब फालाफाल गर्छन् कोही आगो भई तिल्लीसँग ख्याल ख्याल गर्छन् कोही फोनमा ओठसँग ओठ जोड्न कोही हुन्न फोनमा ओठसँग ओठ जोड्न कोही हुन्न भेट हुँदा नबोलेर बवाल गर्छन् कोही दिलभित्र रहेर हडताल गर्छन् कोही आफूलाई प्यासी भन्नुहुन्छ ढिकुरा 400 सिंह अर्घाखाँचीबाट पठाउनु भएको थियो गजल आफूलाई प्यासी भनेर जनाउनुहुन्छ मदन मराजिनी प्यासी कस्टमर लेख्नुहुन्छ यति नै बेला कोही मित्र हुनुहुन्छ फोन सम्पर्कमा कहाँबाट को हुनुहुन्छ स्वागत गरौँ हेलो नमस्ते हजुर नमस्ते हजुर कहाँबाट कसको आवाज छत्रगञ्जबाट अभागी गौतम आफूलाई अभागी भन्नुको तात्पर्य बताउन सक्नुहुन्छ कि मेरो वास्तविकता नामै अभागी गौतम वास्तविक नामै अभागी गौतम हजुर हजुर अनि के गर्नुहुन्छ छत्रगञ्जमा रहेर पढ्ने पनि राम्रो बितिरहेको छ जीवन जब गर्ने पनि पढ्ने पनि बडो भाग्यमानी हुनुहुँदो रहेछ अनि आफूलाई अभागी भन्नुहुन्छ भनेपछि अरूहरू त सबै झन् अभागी भन्दा पनि पछिको के भन्छन् अनि अध्ययनलाई कहाँ पुर्याउनु भयो ए अध्ययन राम्रो गर्नुभएको छ अनि छत्रगञ्जमा रहेर अध्ययन प्लस टिचिङ गर्नुभयो है जब भन्नुभयो जब भन्नुभयो हजुर हजुर अनि साहित्यिक टोकरी सुन्दै हुनुहुन्छ कस्तो लाग्दैछ एकदम राम्रो छ कार्यक्रम प्रति सल्लाह सुझाव भएमा दिनुहोला अवश्य पनि तपाईँको सल्लाह सुझावलाई मनन गरेर हामी अघि बढ्नेछौँ साहित्यिक टोकरीमा आउनुभएको छ मौसम चिसो चिसो छ तपाईँको न्याना न्याना साहित्यिक शब्दहरू प्रस्तुत गर्नुहोस् यहाँ कहिले कहीँ यो अभागे तिम्रो पातको सार भयो कहिले कहीँ यो अभागे तिम्रो पातको सार भयो अन्तै न्यानो माया पायो यो अभागे भार भयो अन्तै न्यानो माया पायो यो अभागे भार भयो दुःख पर्दा रुने गर्थ्यौ रगत बेची जीवन दिए दुःख पर्दा रुने गर्थ्यौ रगत बेची जीवन दिए यही अभागी किन आज तरौतीको धार भयो मायाको यो सागरमा हामी दुवै सँगै बग्ने भन्थ्यौ मायाको यो सागरमा हामी सँगै बग्ने भन्थ्यौ गर अब उत्फट्याङ एक्लै अभागी त पार भयो, गर अब उत्फट्याङ एक्लै अभागी त पार भयो। प्रेमको खेलमा दुवै मिली संसारलाई जित्ने भन्थ्यौ, प्रेमको खेलमा दुवै मिली संसारलाई जित्ने भन्थ्यौ। तिम्रो साथ हुँदा आज किन मेरो हार भयो, तिम्रो साथ हुँदा आज किन मेरो हार भयो। कहिले काहीँ अभागी तिम्रो पातको सार भयो, अन्तै न्यानो माया पायो यो अभागी भार भयो, अन्तै न्यानो माया पायो यो अभागी भार भयो। आज भोलिको माया गर्ने तरिका यस्तै छ, आज भोलिको माया गर्ने तरिका यस्तै छ, नाइ नास्ती बहाना अनेक थरीका यस्तै छ। आज भोलिको माया गर्ने तरिका यस्तै छ, नाइ नास्ती बहाना अनेक थरीका यस्तै छ। मुटुमा बसेर रोप्छन् तिखा बाँडहरू, मुटुमै बसेर रोप्छन् तिखा बाँडहरू, यादले सताउँछ घरिघरिका यस्तै छ। आज भोलिको माया गर्ने तरिका यस्तै छ, नाइ नास्ती बहाना अनेक थरीका यस्तै छ। हस् त बिदा गर्छौँ, नमस्ते। आउनुभएको थियो आफूलाई अभागी गौतम भन्नुहुन्थ्यो, छत्रगञ्जबाट आउनुभएको थियो, र तपाईँसँग पनि छन् साहित्यिक रचना भने प्रस्तुत गर्न सक्नुहुन्छ, जसको लागि 077-420-381 बाटो भएर आउनुपर्ने हुन्छ। अब अन्तिम सहभागी मित्र, आजको कार्यक्रमको अन्तिम सहभागी मित्रलाई लिँदैछौँ यहाँ। त्योभन्दा पहिला म एउटा मुक्तकलाई स्थान दिन्छु। मुक्तक दुई मुक्तक पठाउनु भएको छ श्यामसुन्दर जीसी, श्यामसुगम श्यामसोयजीसी मैदान 5 अर्घा हाँसी हाल बुटवलबाट पठाउनु भएको छ। सङ्घर्षका हरेक पाइला पार गर्नु छ, सङ्घर्षका हरेक पाइला पार गर्नु छ, भत्किएको जिन्दगीलाई सम्भार गर्नु छ। सङ्घर्षका हरेक पाइला पार गर्नु छ, भत्किएको जिन्दगीलाई सम्भार गर्नु छ। समयको चक्रसँगै चल्नुपर्ने रहेछ यहाँ, समयको चक्रसँगै चल्नुपर्ने रहेछ यहाँ, जे दिन्छ दैवले त्यो स्वीकार गर्नु छ। यसै गरी अर्को मुक्त पठाउनु भएको छ, विधाताले हाम्रो नाता छिन्दा आँसु नजार्नु भई, विधाताले हाम्रो नाता छिन्दा आँसु नजार्नु भई, पार्थिव शरीर बेर्न कात्रो किन्दा आँसु नजार्नु भई, तिमीलाई एक्लै छाडी जलाउन लास लाँदा, तिमीलाई एक्लै छाडी जलाउन लास लाँदा, परैबाट मलामी सबै हिँड्दा आँसु नजार्नु भई। सुगम श्याम सोएजीसी मैदान 5 अर्घा हाँसी हाल बुटवल रूपन्देहीबाट पठाउनु भएको थियो, दुई मुक्तक पठाउनु भएको थियो। यति नै बेला कोही हुनुहुन्छ फोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ स्वागत गरिहालौँ। हेलो नमस्ते। आउनुभएको थियो तर ढोकाको घन्टी बजाउँदै भागिहाल्नु भयो, अन्तिम सहभागी मित्र भन्दै थिएँ, र अब पनि अझै एउटा अन्तिम सहभागी मित्र आउनुपर्ने हुन्छ। कहाँबाट को हुनुहुन्छ? हेलो हजुर नमस्ते। जानुभयो, आउनुभयो, फेरि जानुभयो। यस्तै छ, टेलिफोन सम्पर्कले अथवा नेटवर्कले साथ दिएन सायद उहाँलाई, यस्तै हुन्छ। साहित्यिक शब्दहरू प्रस्तुत गर्नको लागि कठिनाइ प्रदान भयो। कहाँबाट को हुनुहुन्छ? सङ्केत गर्दै हुनुहुन्छ प्राविधिक मित्र। हेलो हजुर नमस्ते। नमस्ते हजुर, कहाँबाट कसको आवाज? प्युठानको जुझाबाट, सुमन सन्देश। सुमन सन्देश हजुर, सन्देश छर्नुहुन्छ समाजमा? हजुर हजुर। के गर्नुहुन्छ प्युठानमा? के गर्ने, घरायसी काम गर्ने। घरायसी कामको अलावा अलिअलि पढाइ, पढाइलाई कहाँ पुऱ्याउनु भयो? कक्षा दस। पढाइ जे होस् राम्रै छ, अध्ययन राम्रो गर्नुहोस्। हजुर, अनि हाम्रो रेडियो त्यहाँ सुनिन्छ, पक्कै राम्रो सुनिन्छ। अनि कार्यक्रमहरू कतिको सुन्नुहुन्छ त्यहाँ? समयले साथ दिएसम्म, कार्यक्रमलाई भन्दा पनि अध्ययनलाई बढी प्राथमिकता दिने समय आइरहेको छ यति बेला, होइन त? अनि साहित्य क्षेत्र पनि जे होस् साहित्यिक शब्दहरू गर्नुहुन्छ, साहित्यिक टोकरी कस्तो लाग्छ? एकदम राम्रो, राम्रो लाग्छ, एकदम राम्रो भनिदिनु भयो, धन्यवाद। अनि के छ आज साहित्यिक टोकरीमा तपाईँको साहित्यिक रचना, प्रस्तुत गर्नुहोस् यहाँ। गजल छ, गजल छ भन्दै हुनुहुन्थ्यो तर आफ्नो गजललाई स्थान दिन नपाई बिदा भइसक्नुभयो। कहिलेकाहीँ यस्तै भइदिन्छ, सोचेको त सबै कहाँ पुरा भइदिन्छ, र उहाँ बोल्न खोज्दै हुनुहुन्थ्यो गजलहरू तर यहाँ नेटवर्कले साथ दिएन, हो सबै कुराले साथ दिँदैन, कहिलेकाहीँ यस्तै भइदिन्छ। अब भने म कर्मशः साहित्यिक टोकरीमा प्राप्त भएका साहित्यिक रचनाहरूलाई स्थान दिन्छु यहाँ। पठाउनु भएको छ दीपक अधिकारी चञ्चल वाङ्लासो सालडाँडा अर्घा खाँचीका मित्रले, हल लुधियाना भारत भनेर भन्नुहुन्छ, निकै टाढाबाट पठाउनु भएको छ। हाम्रो सामाजिक सञ्जाल अर्थात् फेसबुक पेजमा पठाउनु भएको थियो यो मुक्तक पठाउनु भएको छ। गरिबीले गर्दाखेरि थाहेको छु परदेशमा, गरिबीले गर्दाखेरि थाहेको छु परदेशमा, बाबु आमा एक्लै छाडी आएको छु परदेशमा, काम पनि अप्ठ्यारो छ आराम पनि मिल्दैन खै काम पनि अप्ठ्यारो छ आराम पनि मिल्दैन खै सुक्खा रोटी नुन साग खाएको छु परदेशीमा गरिबले गर्दाखेरि धाएको छु परदेशमा बाबुआमा एक्लै छाडी आएको छु परदेशीमा लेख्नुभएको थियो दीपक अधिकारी चञ्चल वाङ्ला सुशाल राणा अर्घा खाँचीका मित्रले मुक्तक लेख्नुभएको थियो हालको अहिलेको समस्या हो वर्तमान समस्या अथवा अहिले चलन यस्तै छ के गर्नु स्वदेशमा प्रशस्त रोजगारको अभाव छ रोजगारी छैन र विदेशी नै बाध्य हुन्छ कोही कोही बाध्यता कोही रहर कोही करले पनि गइदिनुपर्छ हो त्यही करलाई हामीले बाध्यता भनेर बुझ्ने गर्दछौँ परदेशमा भएको आफ्नो समस्यालाई प्रस्तुत गर्दै हुनुहुन्थ्यो हो यसै गरी फेरि अर्को मुक्तकलाई स्थान दिन चाहन्छु म यहाँ हजुरकै साथी डिपी भनेर लिनुभएन उहाँले ठेगाना लेखिदिनु पर्थ्यो ठेगाना लेख्नु भएन सम्पूर्ण साहित्यिक सर्जक मित्रहरूलाई यो अनुरोध गर्दछु कि साहित्यिक रचनाहरू पठाउँदा कृपया ठेगाना प्रष्टसँग लेखिदिनु होला मुक्तक पठाउनु भएको छ किम्ती छ आँसु तर झरिदियो किन किन किम्ती छ आँसु तर झरिदियो किन किन बुझ्नै सकिन खुसी पर सरिदियो किन किन किम्ती छ आँसु तर झरिदियो किन किन बुझ्नै सकिन खुसी पर सरिदियो किन किन भाग्य पनि कस्तो बिच बाटोमै छुट्नुपर्ने भाग्य पनि कस्तो बिच बाटोमै छुट्नुपर्ने एउटै मुटु अलग अलग गरिदियो किन किन किम्ती छ आँसु तर झरिदियो किन किन पठाउनु भएको थियो हजुरकै साथी टिपी भनेर सामाजिक सञ्जालबाटै प्राप्त भएको मुक्तक थियो यो पनि यसै क्रममा फेरि एउटा गजललाई स्थान दिन चाहन्छु पठाउनु भएको छ उमाकान्त भूषाल धारापानी नौ हाल सन्धि खर्क भनेर लेख्नुहुन्छ मलाई आजकल जीवनले सताउँछ मलाई आजकल जीवनले सताउँछ चर्को मूल्य वृद्धिको आगमनले सताउँछ मलाई आजकल जीवनले सताउँछ चर्को मूल्य वृद्धिको आगमनले सताउँछ पैसाको पछि पछि दौडिरहेछ संसार पैसाको पछि पछि दौडिरहेछ संसार पाइलै पिच्छे मूल्य धनले सताउँछ चर्को मूल्य वृद्धिको आगमनले सताउँछ लाखौँ कोसिस गर्दा पनि सपनाहरू अधुरा हुन्छन् संसार साथमा छ तर एक्लोपनले सताउँछ पाइलै पिच्छे मूल्य धनले सताउँछ यस्तै चाल रहिरहँदा कहाँसम्म टिक्ला खै यस्तै चाल रहिरहँदा कहाँसम्म टिक्ला र खै मुटुभित्र चोट झन् झन्ले सताउँछ संसार साथमा छ तर एक्लोपनले सताउँछ मलाई आजकल जीवनले सताउँछ चर्को मूल्य वृद्धिको आगमनले सताउँछ पठाउनु भएको थियो उमाकान्त भूषाल धारापानी नौहाल सन्धिखर्क भनेर लेख्नुभएको थियो गजल पठाउनु भएको थियो अत श्रोताबिन्द अब भने हामी करिब करिब अन्त्यतिर आएका छौँ कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह अनि सुझाव पठाउनु होला र कार्यक्रमप्रति तपाईँका साहित्यिक रचनाहरू छन् भने साहित्यिक रचनाहरू पनि पठाउन सक्नुहुन्छ तपाईँका सल्लाह सुझाव तथा साहित्यिक रचनाहरू पठाउनको लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम साहित्यिक टोकरी रेडियो देउराली 101 MHz सन्धिखर्क छ मिडिया चोक अर्घाखाँची यसै गरी तपाईँ फेसबुक अर्थात् सामाजिक सञ्जालमा पनि सम्बन्धित हुनुहुन्छ अथवा सामाजिक सञ्जालमा जोडिनु भएको छ भने पनि पठाउन सक्नुहुन्छ जसको लागि हाम्रो सामाजिक सञ्जाल फेसबुक पेज रहेको छ www.facebook.com/साहित्यिक टोकरी र मेरो व्यक्तिगत पेज www.facebook.com/banjade.dipakma पनि पठाउन सक्नुहुन्छ र हाम्रो इमेल आइडी sahityiktokari@yahoo.com पनि पठाउन सक्नुहुन्छ र आजैदेखि अथवा केही साहित्यिक सर्जकहरूको अथवा केही श्रोताबिन्दको मैले सल्लाह र सुझाव अनुसार अप्रत्यक्ष सल्लाह सुझाव भन्नु पऱ्यो यसलाई र यसै अनुरूप मैले एउटा मोबाइल फोन अथवा सम्पर्कको पनि एउटा नयाँ सुविधा जडान गरेको छु सुविधा दिएको छु नयाँ र तपाईँ पठाउन सक्नुहुन्छ साहित्यिक रचनाहरू मुक्तक भावना कविता हाइकोहरू पठाउन सक्नुहुन्छ मोबाइल नम्बर 98 44 733 460 98 44 733 460 पनि पठाउन सक्नुहुन्छ यसमा फोन नगरिदिनु होला कि प्लिज तपाईँले म्यासेज बक्समा गएर साहित्यिक टोकरीको सर्ट फर्म एसटी लेखेर एस एक स्पेस छोडेर तपाईँका साहित्यिक रचनाहरू 98 44 733 460 पठाउनु होला पठाउन सक्नुहुन्छ तपाईँका साहित्यिक रचनाहरूले स्थान पाउनेछन् साहित्यिक टोकरीबाट यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन सम्पर्कमा आएर आफ्ना साहित्यिक रचनाहरूलाई छर्नुभयो, प्रस्तुत गर्नुभयो यहाँ, उहाँहरूलाई पनि विशेष धन्यवाद। र मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउन निकै सहयोग गर्नुभयो प्राविधिक मित्र लक्ष्मण घिमिरे, आत्मीय मित्र, उहाँलाई पनि विशेष विशेष धन्यवाद भन्दै आगामी साताको सम्मको लागि म दीपक राज भन्जाड पनि बिदा चाहन्छु। हस्त, नमस्ते, शुभरात्रि, शुभ सपनी। संगा बोल।